दोहराको नौलो देउडा साङ्गीतिक कोसेली छोया छुइने हो जात उहाँलाई स्वरमा साथ दिनुभएको छ दीपा रुकायाले। स्वीकार्नुहोस् यो कोसेली यहाँहरू सबैका लागि। I'm not afraid of the dark. जरी जरी को एउटै जो